एउटा तारा डाँडा अर्को तारा पारे मिठो कति गए पनि दिल हरा हरे पहरामा मूल फुटे झरे दुई खोला तल पुगे दोभानमा भेट हुने होला चखेवाको यता बास चखेवीको उता उही घाउटुमा छ चाहेर हुन्छ त एउटा तारा डाँडावारी अर्को तारा पारी मिठो कति गए पनि दिल हरा हरी बाट कति दूर आकाश छ माथि एउटाको माझोरीको अर्को को छाती सुख साथै दुख यहाँ घाम सँगै छाया छोडमै चिन्छ रे के चिज हो माया